बैतडी महारुद्र हतरङ्गामा जन्मनु भएका नारायण भट्टको नौलो प्रस्तुति उहाँकै निर्देशनमा गीत एल्बम तेरा ब्याको न्युटो पाया विशेष सहयोगी पदम सिंह ठगुन्ना र तारा कोली तला तोई बिना कसरी रौलो फुलौ कसरी लोकप्रिय गायक गोपाल दयालको भने सुरमा साथ रहेको छ चर्चित गायिका पुष्पा बोहराको सल्लाहकार हुनुहुन्छ कमला दयाल।